भए मेरा मन रुन्छ भरिला गई भए मेरा मन रुन्छ भरिला गई भए मेरा मन रुन्छ भरिला मलाई केही गुनासो रैन भरिला मलाई केही गुनासो रैन भरिला